نحمده ونصلي على رسوله الكريم، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. لفظی ترجمہ آیت نمبر 8 سے. و اور من سے، الناس لوگ، ومن الناس اور لوگوں میں سے، من جو، یقولو کہتے ہیں، آمنا ایمان لائے ہم، باللہ اللہ پر، و اور بالیوم سات دن، الآخری آخرت کے، وبالیوم الآخری اور یوم آخرت پر، و اور ما نہیں، ہم وہ، بمؤمنین ایمان لانے والے، یخادعون دھوکہ دیتے ہیں، اللہ اللہ تعالی کو، والذین اور ان لوگوں کو، آمنو جو ایمان لائے، وما حالانکہ نہیں، یخدعون وہ دھوکہ دیتے، الا مگر، انفسهم اپنے نفسوں کو، وما اور نہیں، یشعرون وہ شعور رکھتے، فی میں، قلوبہم ان کے دلوں کے، مرضن بیماری ہے، فا پس، زیادہ کر دیا، ہم ان کو، اللہ اللہ نے، مرضن مرض میں، بیماری میں، ولہم اور ان کے لیے، عذابن عذاب ہے، علیمن دردناک، بما بوجہ اس کے جو، کانو تھے وہ، یکذبون وہ جھوٹ بولتے، و اور اذا جب، قیلا کہا جاتا ہے، لہم ان کے لیے، لا نہیں، تفسدو تم فساد کرو، فی الارضی زمین میں، قالو وہ کہتے ہیں، انما بے شک، نحنو ہم، مصلحون اصلاح کرنے والے ہیں، الا خبردار، انہم بے شک وہ، هم المفسدون، وہ فساد کرنے والے ہیں. ولیکن، لیکن، لا، نہیں، یشعرون، وہ شعور رکھتے. وا، اور، اذا، جب، قیلا، کہا جاتا ہے، لہم، ان کو، آمنو، ایمان لاؤ، کما، جیسا کہ، آمن، ایمان لائے، الناس، لوگ، قالو، وہ کہتے ہیں، انؤمنو، کیا ہم ایمان لائیں، کما، جیسا کہ، آمنا، ایمان لائے، السفہا، بے وقوف، الا، خبردار، انہم، بے شک وہ، ہم السفہا، وہی بے وقوف ہیں، ولیکن، لیکن، لا، نہیں، یعلمون، وہ علم رکھتے، وَإِذَا، اور جب، لقو، ملاقات کرتے ہیں، الَّذِينَ، ان لوگوں سے، آمَنُوا، جو ایمان لائے، قالو، کہتے ہیں، آمنا، ایمان لائے ہم، وَإِذَا، اور جب، خلو، اکیلے ہوتے ہیں، الى، طرف، شیاطینہم، اپنے شیطانوں کے، قالو، کہتے ہیں، انا، بے شک ہم، معاکم، تمہارے ساتھ ہیں، انما، بے شک، نحنو، ہم، مستہزئون، مذاق کرنے والے ہیں، اللہ، اللہ تعالی، یستہزئ، مذاق کر رہا ہے، بہم، ساتھ ان کے، ویمدہم، اور ڈھیل دے رہا ہے ان کو، فی طغیانہم، ان کی سرکشی میں، یا مہون، وہ گمراہ پھرتے ہیں، اولئک، یہی لوگ، الذین، وہ لوگ ہیں، اشتروا، جنہوں نے خرید لی، الدلالتا، گمراہی، بالہدا، بدلے ہدایت کے، فما، تو نہ، ربحت، فائدہ مند ہوئی، تجارتہم، ان کی تجارت، وما، اور نہ، کانو، تھے وہ، مہتدین، ہدایت پانے والے. اب ایک ایک لفظ کو دیکھیے. ومن الناس، اور لوگوں میں سے، الناس جو ہے اس کا روٹ ہے نون واو سین، नौस, या अलिफ नून सीन, इंस। उर्दू में लफ्ज मानूस होना आपने पढ़ा होगा, या उन्स होना। इसका रूट नून वाव सीन है, जिससे लफ्ज उन्स निकला है। उर्दू में ये लफ्ज इस्तेमाल होता है मानूस होना। मन जो, ये नया लफ्ज है। पहले आपने मिन पढ़ा, मीम के नीचे जेर हो तो उसका माना होता है से, और मीम के ऊपर जबर हो तो माना होता है कौन या जो। यकूलू, यकूलू का लफ्ज है काफ वाव लाम, इसका रूट है कौल। कौल उर्दू में भी इस्तेमाल होता है बात के लिए। आमन्ना, ईमान लाए हम। ईमान का रूट क्या है? अलिफ मीम नून। तो आप देख रहे हैं ना, इसमें नजर आ रहा है अलिफ मीम नून, हमजा मीम नून। बिल्लाही, अल्लाह पर। बे का तर्जमा आमतौर पर साथ किया जाता है, या बवजह किया जाता है, या पर किया जाता है, तो वो जहां टेक्स्ट में जिस तरह आता है वो समझ में आ जाता है, इसलिए इसको रटने की जरूरत नहीं। वबिल यौम आखिर, यौम का लफ्ज आप पहले भी पढ़ चुके हैं, आखिरत के दिन पर। वा और मा नहीं, हुम वो, बिमुमिनीन, मुमिन की जमा, मुमिनीन ईमान लाने वाले। युखादेउना, युखादेउना नया लफ्ज है। खे दाल ऐन, इसका रूट है खदा। कहते हैं कपड़े को दोहरा करके उसका एक हिस्सा छुपा लेना। मसलन आपने देखो कि बसा औकात कपड़े के ऊपर कोई धब्बा लग जाता है, तो आप उस धब्बे को छुपाने के लिए क्या करते हैं? उसको दोहरा कर देते हैं। कपड़े का एक हिस्सा दोहरा करके उसको छुपा लेना, ये लफ्जी माना है खदा का। मुराद इससे है धोखा देना, फरेब देना। युखादिऊना, धोखा देते हैं। अल्लाह, अल्लाह को, वल्लजीना, और उन लोगों को। आमनू, जो ईमान लाए। आमनू, आप देखें कि अब एक दफा आमन्ना आया है, एक दफा युमिनून आया है, एक दफा आमनू आया है। सबके अंदर एक चीज कॉमन है, और वो क्या है? अलिफ मीम नून। वमा यखदाऊना, अब आप देखिए कि यखदाऊना किस से मिलता जुलता है? युखादिऊना से। रूट इसका वही है जो युखादिऊना का है, खे दालैन। नहीं धोखा देते इल्ला मगर अनफुसहुम। अनफुस जो है ये नया लफ्ज नहीं है, किसकी जमा है? नफ्स की। नून से सीन ही इसका रूट है। नफ्स का माना अरबी में होता है जान, शख्स, फर्द, जात, जी, ख्वाहिश। वमा यशउरून, और नहीं वो शऊर रखते। अच्छा, यशउरून में आप देखिए कि क्या रूट नजर आ रहा है आपको? शीन एन रे, शार। शार अरबी में कहते हैं बाल को। शऊर वो समझ होती है जो बाल की तरह बारीक हो, यानी बारीक चीजों को समझने की सलाहियत, किसी मामले की बारीकी और लताफत को समझना। एक होता है ना फहम, फहम होता है मानी या मतलब को समझना। एक होता है फिक, सब का माना भी समझ बूझ पैदा करना होता है, लेकिन शऊर और फिक्र में फर्क है। शऊर होता है किसी मामले की लताफत और बारीकी को समझना, और फिक्र होता है मौजूद मिसालों पर गौर व फिक्र करके किसी चीज या मसले का हल तलाश करना। फी कुलूबिहिम, कुलूब किसकी जमा है? कल्ब की। मरज उर्दू में इस्तेमाल होता है, बीमारी। सजादा, ज्यादा का लफ्ज उर्दू में आता है, ज्यादा के मानों में मिलता जुलता लफ्ज है। हम उनको, अल्लाह, अल्लाह ने, मरदा मरज में। एक मरजुन लिखा हुआ, एक मरजन लिखा हुआ है। वजह क्या है? जिस पे पेश है उसको मरजुन बगैर अलिफ के लिखते हैं, और जिस पे दो जबर है तो अरबी में पेश और जबर का फर्क करने के लिए बाज लफ्जों को आखिर में अलिफ दे दिया जाता है। माने में फर्क नहीं आता, लेकिन लिखने में फर्क आ जाता है, क्योंकि पूरे सेंटेंस के माने में थोड़ा सा फर्क पड़ता है, या लफ्ज की वो पोजिशन ऐसी होती है वहां पर। वलहुम, और उनके लिए अजाबुन, अजाब है। अलीमुन, दर्दनाक। अलीम का लफ्ज उर्दू में इस्तेमाल होता कभी? अलम के मानों में। अलम किसको कहते हैं? दर्द को। कहते हैं ना अलमनाक वाक्या हो गया, यानी दर्दनाक, तो अलीम दर्द वाला। बिमा बवजा, यहाँ बे बवजा के मानों में इस्तेमाल हो रही। कानू थे वो, काना का लफ्ज भी बहुत इस्तेमाल होगा, काना कानू कानत कुन्ना, डिफरेंट शेप्स में। काना का बेसिकली मतलब क्या होता है, था या थे या है। यकविबून, इसका रूट क्या नजर आ रहा है आपको, काफ जाल दे। किस किस किस को कहते हैं उर्दू में, झूठ को। कज्जाब का लफ्ज आपने सुना होगा, तकजीब का लफ्ज सुना होगा। वह इजाफी लहुम, और जब उनसे कहा जाता है, तीला किससे है, कौल से। अच्छा इसका रूट क्या है तीला का, काफ वाव लाम, तो वाव कहाँ गई इसकी। मैंने आपसे कहा था कि रूट के जो बुनियादी हरूफ होते हैं वो तो ड्रॉप नहीं होते, तो यहाँ तो वो वाव नजर ही नहीं आ रही कहीं। चलिए यहाँ मैं आपको अरबी का एक कायदा बताऊंगी। अरबी जबान में अल्फाज बनते हैं हरूफ से, हर जबान में ऐसे ही होता है, हर्फ से लफ्ज बनता है। हर्फ किसको कहते हैं, लफ्ज किसको कहते हैं। एक आप देखिए कि लेटर्स होते हैं ना, जैसे अलिफ बा ता, ये क्या है, हुरूफ है। अच्छा अब आप देखिए कि अब्बा, ये क्या है, ये लफ्ज है। ठीक है, एक होता है हर्फ और एक होता है लफ्ज। हर्फ से मिलकर लफ्ज बनता है, इनको हुरूफ हिजा अरबी में बोलते हैं, और उर्दू में क्या कहते हैं, हुरूफ तहज्जी। आपने कभी लफ्ज सुना हिज्जे, हिज्जे करें, इसी से ये लफ्ज निकला है तहज्जी। अरबी में हिजा बोलते हैं, हुरूफ हिजा। अरबी में हर्फ की दो किस्में होती हैं, एक होते हैं हुरूफ सहीहा और एक होते हैं हुरूफ इल्लत। ठीक है, सही कहते हैं दुरुस्त को, ठीक है, और इल्लत किसको कहते हैं, बीमारी को, इल्लत। आपने कभी नहीं बोला लफ्ज फला शख्स अलील है, बोला ना अलील, ये उर्दू का लफ्ज है। इल्लत, इल्लत बीमारी को कहते हैं। हरूफ इल्लत जो है अरबी में तीन है, वाओ अलिफ ये, जैसे वॉवल्स होते हैं ना अंग्रेजी में, तो ऐसे ही हरूफ इल्लत अरबी में तीन है, वाओ अलिफ ये। वाओ अलिफ ये से मिलकर क्या बनता है, वाए। हम जब बीमार होते हैं तो क्या कहते हैं, हाय। अरब बीमार होते हैं तो कहते हैं वाय। ठीक, अच्छा जनाब, अब आप देखिए कि जो तो सही हर्फ है ना, ये रूट में कभी भी नहीं गिरते, ये अपने आप को मनवा के छोड़ते। कहीं कोई लफ्ज आप निकाल लीजिए जिसमें हरूफ सहीहा हो, वो कभी भी अपनी जगह से नहीं हिलेंगे। ठीक, लेकिन जो हरूफ इल्लत होते हैं, जिनको कोई बीमारी होती है, वो फिर अपनी असल शेप बदल देते हैं, इधर उधर छुप जाते हैं, उनमें तब्दीली हो जाती है, कभी ड्रॉप हो जाते हैं, बीमारी की वजह से आप एब्सेंट हो जाते हैं। अच्छा अब आप देखिए कि जो हरूफ इल्लत हैं, ये कभी तो ड्रॉप हो जाते हैं, कभी शक्ल बदल देते हैं। मसलन काफ वाव लाम जो है कौल, इसमें ये हर्फ इल्लत वाव आ रही है। ठीक है, काफ वाओ लाम कौल। अब जब यकूलू बना तो इसमें तो वाओ मौजूद है, ठीक है ना, यकूलू में तीनों हर्फ मौजूद है, लेकिन जब तीला हुआ तो वाओ किससे बदल गया, या से बदल गया। ठीक है, अच्छा जब कुल कहेंगे हम, कुल हुवल्लाहु अहद, तो है ये कौल ही, लेकिन इसमें क्या हो गया, वाओ ड्रॉप हो गया। तो हुरूफ इल्लत तभी तो अपनी शक्ल बदल देते हैं, यानी दूसरे हर्फ से तब्दील हो जाते हैं, और कभी क्या होता है, ड्रॉप हो जाते हैं किसी फेल में। अगर इतनी बात आज आप याद कर लें तो आप ग्रामर का एक बहुत अहम उसूल समझ जाएंगे। अच्छा अब जहां कहीं हुरूफ इल्लत आएंगे उसको पहचानना होगा आपको, तो इंशाल्लाह फिर रूट के समझने में या लफ्ज को पहचानने में आपको मुश्किल नहीं होगी। ये बात बहुत ध्यान से सुनने की है। देखिए कि ये जो लफ्जी तर्जमा आप पढ़ रहे हैं, ये उसी वक्त आपको सही आएगा जब आप लफ्ज पहचानेंगे। आपका कमाल क्या है और मकसद क्या है, कि कुरान पाक के अल्फाज पहचान लीजिए, الفاظ کی پہچان، جب لفظ پہچانے جائیں گے تو مطلب بھی آ جائے گا. اگر لفظ ہی نہیں پہچانا تو مطلب کہاں سے آئے گا؟ ٹھیک ہے، لفظ پہچاننے کے لیے کیا پہچاننا ضروری ہے؟ اس کے اندر پائے جانے والے حرف پہچاننا ضروری ہے. حرف پہچاننے کے لیے کیا ضروری ہے؟ کہ آپ یہ دیکھیں کہ حرف صحیح والے ہیں یا علت والے. جو صحیح ہیں ان کو سمجھنے میں کچھ مشکل نہیں ہوتی، وہ بہت جلد پہچانے جاتے ہیں. لیکن جو علت والے ہوتے ہیں وہ ٹرکی ہوتے ہیں، لیکن تھوڑی سی پریکٹس کے بعد وہ بھی سمجھ میں آنے لگتے ہیں، پھر انسان دھوکہ نہیں کھاتا. حروف علت حروف علت سے ہی چینج ہوتے ہیں، صحیح کے ساتھ نہیں چینج ہوتے. ٹھیک ہے، وَإِذَا قِيلَ لَهُمْ، اور جب ان سے کہا جاتا ہے لا تُفْسِدُوا. تُفْسِدُوا کے روت کیا نظر آ رہا ہے آپ کو؟ فے سین دال، فساد، فساد اردو میں استعمال ہوتا ہے نا، فساد نہ کرو، گڑبڑ کرنا، ابتری پھیلانا، بگاڑنا، فساد کا لفظی معنی ہوتا ہے. فی الارض، ارض زمین کو کہتے ہیں. قالو کہتے ہیں، انما بے شک، نحنو ہم، یہ نیا لفظ ہے. قالو نیا لفظ نہیں ہے، کیوں نہیں ہے؟ اس لیے کہ قاف واو لام قول ہی سے یہ نکلا ہے، بس چونکہ حروف علت میں اس لیے اس میں تبدیلی ہوئی ہوئی ہے. مسلحون، مسلح کا لفظ آپ کے لیے نیا نہیں ہے، ہمارے قوم میں بڑے بڑے مسلح گزر چکے ہیں. اس کا روٹ کیا ہے؟ صاد لام ہا، صلح، صلاح، عمل صالح، ملتے جلتے لفظ ہیں اس سے. مسلحون مسلح کی جمع ہے. اس وقت ہم الفاظ پہچان رہے ہیں، لفظی ترجمہ، قرآن پاک پر غور و فکر، فہم. اسی وقت یہ عمل مکمل ہو سکتا ہے جب آپ کو الفاظ کی پہچان ہو جائے گی، بہت سا مرحلہ آسان ہو جائے گا. الا خبردار، یہ نیا لفظ ہے، الا سنو، خبردار. انہم بے شک وہ، ہم المفسدون وہی فساد کرنے والے. مفسدون کس کی جمع ہو سکتی ہے؟ مفسد کی، مفسد سے مفسدون، مسلح سے مسلحون. ولیکن لیکن، یہ ملتا جلتا نا لیکن سے، شیپ میں بھی دیکھیا، لا نہیں، یشعرون شعور رکھتے، دوبارہ آ گیا. وَإِذَا، اور جب، قِيلَ کہا جاتا ہے، دوبارہ آ گیا، لَهُمْ ان کے لیے، آمِنُوا ایمان لاؤ، امن سے، کما جیسا کہ. یہ کما جو ہے یہ ذرا سا نیا لفظ ہے. آمن الناس، ایمان لائے لوگ. قالو وہ کہتے ہیں، آ کیا، نؤمنو ہم ایمان لائیں، امن سے، کما جیسا کہ. آمن السفہا، ایمان لائے بے وقوف. یہ نیا لفظ ہے، سفہا سفیہ کی جمع ہے. بے وقوف، کم عقل، بے سمجھ، احمق، بدھو. اللہ خبردار، دوبارہ آ گیا، انہم بے شک وہ، ہم وہی، السفہا بے وقوف ہیں. ولیکن لیکن، لا نہیں، یعلمون وہ علم رکھتے. اس میں روٹ کیا ہے یعلمون میں؟ عین لام میم، اردو میں استعمال ہوتا ہے عام. وإذا، اور جب، لقو ملاقات کرتے ہیں، لقا سے ہے، جب ملاقات کرتے ہیں، الذین ان لوگوں سے، آمنو جو ایمان لائے، قالو کہتے ہیں، آمنا ہم ایمان لائے. وإذا، اور جب، خلو خلا سے، تنہا ہوتے ہیں، اکیلے ہوتے ہیں، خالی ہوتے ہیں. خلا کا لفظ آپ نے اردو میں پڑھا کبھی؟ خلا اسپیس کے لیے، خالی جگہ کو کہتے ہیں خلا. تو خالی ہوتا ہے یعنی کوئی اور ان کے پاس نہیں ہوتا. الا طرف شیاطینہم، اپنے شیطانوں کے. شیاطین اس کا سنگولر کیا ہے؟ شیطان. مراد ہے ان کے سردار. قالو کہتے ہیں، انا بے شک ہم، معکم، ما کس کو کہتے ہیں؟ ساتھ کو، معیت، کسی کے ساتھ دینا. انما بے شک، نحنو ہم، مستہزئون. اچھا، مستہزئون کا روٹ اس کے اندر ہی موجود ہے، ہے حمزہ، مذاق کرتے. استہزاء اردو میں استعمال ہوتا ہے. اللہ، اللہ تعالیٰ، یستہزئو مذاق کر رہا ہے، بہم ان کے ساتھ. ویمدہم، یمدو، یمدو کا لفظ ہے مد سے، میم دال دال، अच्छा एक चीज और आपको समझाती चलूं कि जहां शद होती है ना, शद शद किसके लिए इस्तेमाल होता है? शिद्दत के लिए। तो शद जहां भी आप कलाम में पढ़ें तो उसके नीचे दो हर्फ जमा समझें। यमुद्दु का रूट बेसिकली मद शद के साथ है। तो ये क्या है? मीम दाल दाल मदद। अच्छा शद ये जो तीन दंदाने से है, ये शीन की अलामत है बेसिकली, छोटा सा शीन है वो। ये साइन या सिंबल क्या है, इसको क्या बोलते हैं? शद। जिस हर्फ पर ये आ जाता है बेसिकली उसके अंदर वो दो छुपे हुए होते हैं। अगर इसको खोला जाए तो ये दो निकल आते हैं इसमें से। मद। मद का क्या माना होता है? किसी हर्फ पर जब मद होती तो कैसे पढ़ते हैं उसको? लंबा करते हैं ना। तो यहाँ यमुद्दू का मतलब है ढील देना, लंबा करना, उनको मोहलत दे देना, वक्त दे देना। फी तो ज्ञान है, हम तो ज्ञानी। तो ज्ञानी का लफ्ज सुना कभी? किसको बोलते हैं तो ज्ञानी? सरकशी का। जब दरिया में या समुन्द्र में तुगयानी आती है तो पानी कहाँ तक चला जाता है? अपनी हदूद से बाहर निकलने लगता है। इसका रूट है तो गैन, ये तुगयान इसी से बना। या महून, या महून का रूट है एन मीम हे। अमहुन दिल का अंधा होना, गुमराही में हैरानी। इमेजिन करें किसी रास्ता भूले हुए शख्स को, उसकी शक्ल कैसे नजर आएगी? हैरान परेशान। तो यहाँ उमहन है सरगर्दा होना, हैरान परेशान होना, और बुनियादी वजह इसकी क्या है? गुमराही, दिल का अंधापन। जब आपको कोई बात समझ नहीं आती तो उस वक्त ये कैफियत होती। उलायका यही लोग, उलायका जो है ये इसम इशारा है, उलायका जमा है। अल्लज़ीना वो लोग, इस तरह वो शीन रे ये इसका रूट है, क्योंकि इसमें भी आप देख रहे हैं ना वाव नजर आ रही है, तो फिर इसमें भी हरूफ इल्लत में से एक है। शरा अरबी जबान में खरीदने और बेचने दोनों के लिए इस्तेमाल होता है। ये अरबी की एक खसूसियत है, इसको कहते हैं लुगतुल अजदाद। लुगत किसको कहते हैं? जबान को कहते हैं। तो लुगतुल अजदाद का क्या माना हुआ? किससे निकला अजदाद? जिद से निकला ना। इसका मतलब ये है मसलन खरीदना बेचने की जिद है ना कि नहीं? खरीदना और बेचना दोनों लफ्ज एक लफ्ज के अंदर जमा है, दोनों ऑपोजिट है एक दूसरे के, कंट्रडिक्ट करते हैं एक दूसरे को। लेकिन अरबी की खसूसियत यह है कि एक ही लफ्ज में दोनों माने दे दिए। क्यों? इसलिए कि खरीदना और बेचना अलग अलग हो कैसे सकते हैं? खरीदने वाला खरीद कैसे सकता है जब बेचने वाला उसके साथ शामिल ना हो? इसलिए दोनों को एक ही लफ्ज दे दिया, एक ही काम कर रहे हैं दरअसल, खरीदना बेचना। शिरा, ये सिर्फ इसमें नहीं, कई और लफ्ज भी आपको मिलेंगे। अब दलाला, गुमराही, दलालत। दिलहुदा, इससे मिलता जुलता लफ्ज हुदन। फमा रबिहत, रबिहा फायदा मंद हुई, नफा उठाया। रे दे है तिजारत, हम उनकी तिजारत। वमा कानू, और नहीं है वो मुहतदीन, तो हिदायत पाने वाले नहीं। मुहतदी की जमा है मुहतदीन।